Make your night colorful. Make your night delightful. Make your night alive with Good Night SMS. Every night at 10:15 onwards. Hello, hi, namaskar, good evening and welcome to the so-called Good Night SMS. भइसक्यो रातिको सुभादास अनि म रोशन आइसकेको छु 90.2 MHz सँगसँगै तिनाउ एफएम .com.nv/ र पक्कै पनि यहाँहरूले पनि हामीलाई कुरेर बस्नु भएको थियो सिरकको त्यो न्यानो पनासँगै हामीलाई सुन्ने प्रयास गर्नुहोस् मोबाइलमा ब्यालेन्स छ भने इमेल गर्नुहोस् आज चाहिँ तपाईँले एसएमएस नगर्नुहोला साथीहरू किनभने हाम्रो एसएमएस पेजमा चाहिँ प्रब्लम देखिएको छ हुन त यहाँको मोबाइलबाट एसएमएस सेन्ट भनेर आउला तर होइन हाम्रो चाहिँ भनौँ न अलिकति पेजमा प्रब्लम आएको छ खुलिरहेको छैन त्यस कारण आज अलिकति म निराश छु किनभने धेरै सन्देशहरू धेरै साथीहरूलाई चाहिँ हामी आज समेट्न सक्ने छैनौँ तर पनि केही छैन हामी होइन तपाईँहरूको इमेल लिनेछौँ गुड नाइट एसएमएसको अपरिभर र जति पनि साथीहरूले एसएमएस गरिसक्नुभयो वी आर सो सरी है तपाईँहरूको एसएमएस चाहिँ हामी आज कास्ट गर्न सक्दैनौँ है र जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ भने प्लिज आज एसएमएस होइन इमेल चाहिँ गर्नुहोला र आज मैले इमेल लिनेछु तपाईँहरूको मैले भनिसके हाम्रो पेजमा चाहिँ समस्या देखिएको छ तर पनि जोस यहाँलाई साथ दिनको लागि वन्डरफुल वन्डरफुल सङबाट इन्टरटेनमेन्ट दिनको लागि म रोशन आएको छु डेफिनेटली यहाँहरूले साथ दिनुहुनेछ प्रविधिबाट मिठो साथ मलाई मनिषको रहेको छ र मनिष पनि पम्प तयार छन् आज धेरै गीत चाहिँ सुन्न पाइन्छ भनेर किनभने मेलहरू चाहिँ इन कम्पेरिजन टु एसएमएस चाहिँ अलिकति कम नै आउने गर्छ र आज धेरैभन्दा धेरै गीत सङ्गीतबाट हामीले चाहिँ मनोरञ्जन लिनेछौँ वेल ठिकै छ यहाँको इमेलको मलाई प्रतीक्षा रहनेछ त्यति जियलसम्मको लागि होइन यहाँलाई चाहिँ फ्रेस बनाउने एउटा फ्रेस सङमा राख्दैछु नन अरुदयन वेल चिन्नुहुन्छ तपाईँले उहाँलाई चाहिँ पहिला म गीत राख्छु है गीत पछि चाहिँ पक्कै पनि उक्त चाहिँ भनौँ न सिङ्गरको बारेमा तपाईँलाई जानकारी दिनेछु हजुर कसले गाउनु भएको त्यो त तपाईँले थाहा पाइहाल्नुहुन्छ अलिकति भनौँ न पप प्रेमी तपाईँ हुनुहुन्छ भने नेपाली गीत सङ्गीतलाई माग हुनुहुन्छ भने त्यही पनि थाहा छैन भने पनि मैले चाहिँ होइन गीत पछि सिङ्गरको नाम तपाईँहरूलाई भन्नेछु वेल इमेल चाहिँ पठाउँदै गर्नुहोला आई लभ भने यो गीत तपाईँ सम्पूर्णको लागि अब हाम्रो बेला केही नयाँ सोच्ने केही नयाँ जाने भत्किएको घरको छानो हामी मिलेर हो टाल्ने अब हाम्रो बेला केही नयाँ सोच्ने केही नयाँ जाने सुनेरी रातको चन्द्रमा धरतीमा हो ल्याउने अब हाम्रो बेला केही नयाँ सोच्ने केही नयाँ जाने भत्किएको घरको छानो हामी मिलेर हो टाल्ने हो हो हो हो आमाको हात खोज्दै छन् आँखाले आफ्नो कुसार खाली खाली छ आमाको हात खोज्दै छन् आँखाले आफ्नो खुसा अब हाम्रो पालो शान्ति र सुख भने असदै गरेको त्यो घामलाई फेरि आकाशमा हो हेर्ने अब हाम्रो पालो हो शान्ति र सुख भने असदै गरेको त्यो घामलाई फेरि आकाशमा हो हेर्ने हो को योगदान हो यो समय ईश्वरकै वरदान हो हाम्रो जीवन पुर्खाको योगदान हो यो समय ईश्वरकै वरदान हो हाम्रो जीवन अब हाम्रो पालो शान्ति र सुख भने असदै गरेको त्यो घामलाई फेरि आकाशमा हो हेर्ने अब हाम्रो बेला केही नयाँ सोच्ने केही नयाँ जाने भत्किएको घरको छानो हामी मिलेर हो टाल्ने हो गाइज एल्बम फिल्मबाट निकै चर्चा कमाउन सफल मेङमा शेर्पाको गीत रहेको थियो। यो चाहिँ फ्रेस नम्बर यहाँको लागि पक्कै पनि, खास गरी हाम्रो युवा साथीहरूलाई चाहिँ यो गीत मन पर्यो होला झ्यासमा। वेल, यस्तै यस्तै गीतहरू तपाईँहरूमा चाहिँ हामी राख्दै जानेछौँ। आज अलिकति मध्यम खालका गीतहरू हामी सुन्नेछौँ, जुन गीतहरू सुन्दा पक्कै पनि यहाँलाई चाहिँ निकै आनन्द आउनेछ। र यो जानकारी सँगसँगै यहाँनिर भने अब हामी इमेलतिर लाग्छौँ। र फेरि पनि भन्छु साथीहरू, आज हाम्रो एसएमएस पेजमा समस्या देखिएको छ, त्यसकारण एसएमएस चाहिँ नगर्नुहोला। ओन्ली तपाईँ इमेल गर्न सक्नुहुन्छ राति 11 बजेसम्म। इमेल गर्नुको लागि होइन, हाम्रो चाहिँ इमेल एड्रेस रहेको छ, नोट गर्नुहोस्, tinaogunight@gmail.com। हजुर, tinaogunight@gmail.com। र यसै क्रममा म भने आजको भेरी फर्स्ट मेल लिन्छु। आज धेरै गीत सङ्गीत चाहिँ तपाईँहरूको लागि हामी बजाउनेछौँ। र आजको फर्स्ट मेल मुकेश केसीले पठाउनु भएको छ हामीलाई, पाल्पा जोर धारा लेख्नु भएको छ ब्राकेटमा, अनि लेख्नुहुन्छ, नाइट इज द नाइस गिफ्ट, सो ओपन द गिफ्ट बाई क्लोजिङ यु आइज, यु विल सी द अनदर वर्ल्ड वेटिङ फर यु, इन्जोय द स्विट ड्रिम, सो गुड नाइट, हाई दिस इज मुकेश, वन्स अ गुड नाइट जस्ट फर माई बिलभेड। र बिलभेडको नाम चाहिँ स्नेहा लेख्नु भएको छ। थ्याङ्क यू सो मच हाम्रो पाल्पा जोरधारामा बस्ने मुकेश केसीलाई स्विच इमेलको लागि। अर्को इमेल यहाँनिर छ ब्याक टु ब्याक, विजय चौधरी हुनुहुन्छ, सूर्य पुराको साथी, लेख्नुहुन्छ, हेलो रोज ब्रो, हाउ आर यू, अहिलेसम्म चाहिँ तपाईँको आशीर्वाद, तपाईँहरूको माया होइन, मेरो साथमा चाहिँ केही पनि भएको छैन मलाई चाहिँ होइन, यता त लास्टै जाडो छ त्यता नि भन्नुहुन्छ। वेल, जाडोको त कुरै नगर्नुहोस्, जाडो अब हुन्छ नि होइन, जाडोमा चाहिँ जाडो हुनुपर्छ मेरो मान्यता, त्यही पनि हाम्रो अनहरू चाहिँ एकदमै न्यानो छ। अनि ल, मेरो मिठो गुड नाइट सन्देश सबैलाई है त, ओके, उहाँको सन्देश यसरी सुन्नुहुन्छ, योर स्विट टाइम अफ टुडे इज एन्डिङ नाउ, Forget bad incidents, remember beautiful moments to refresh your mind. Don't waste time by thinking about your past or future. Better kill some mosquitoes in that time so that you can sleep better. Another rose, bro. Ajale tata bhanne bidaun bhayeko cha. Well, thank you so much for the sweet mail. Pakai pani haina. धेरै सोचेर पास्टको बारेमा फ्युचरको बारेमा होइन अलिकति कल्पनाको संसारमा डुबेर आफ्नो समय खेर फाल्नुभन्दा होइन आफ्नो निद्रालाई डिस्टर्ब गर्नुभन्दा बरु त्यो मच्छरलाई चाहिँ मार्नुहोस् ताकि रातभरि चाहिँ मजाले होइन एउटा सुत्न सक्ने वातावरण त्यहाँनिर बनोस् भनेर उहाँले चाहिँ एउटा राम्रो होइन सल्लाह पनि दिनुभएको छ. एट द सेम टाइम जो सबैलाई गुड नाइट पनि भन्नुभएको छ. थ्याङ्क यू सो मच विजय चौधरी स्विच मेलको लागि. सूर्य पुराको साथी हुनुहुन्थ्यो उहाँ चाहिँ र यहाँ चाहिँ म अर्को मेल लिन्छु. त्यसपछि हामी फेरि सुनेछौ वन्डरफुल नम्बर बिस क्याम्प बुटिवलबाट मुना अधिकारीले भन्नुहुन्छ नमस्ते रोज ब्रो के छ भने हालखबर भन्नुभएको छ. हालखबर चाहिँ ठिकै छ मेरो चाहिँ होइन आई होप यहाँको पनि राम्रै होला. मेरो त सब ठिकठाक कम्पनी लेख्नु भएको छ. ठिकठाक कम्पनी भनेपछि जो फाइन हुन्छ होइन त. मेरो म्यासेज मेरो युकेमा रहने हटको लागि हो र उहाँ लेख्नुहुन्छ प्रिय हट किन हो र आज स्काइपमा बोल्दा बोल्दा त्यसरी झर्किएको मेरो होइन एकदमै मन दुखेको छ. प्लिज एकचोटि चाहिँ मलाई कन्ट्याक्ट गर्ने प्रयास गर्नु. म चाहिँ अनलाइन नै रहेको छु. यदि तिमीले चाहिँ आज मलाई कन्ट्याक्ट गरेनौ भने मैले बुझ्नेछु कि तिमीले चाहिँ मेरो होइन मायालाई चाहिँ कदर गर्दैनौ भनेर लेख्नु भएको छ. रोशन ब्रो मैले चाहिँ गुड नाइट एसएमएस सुन्न पनि भनेको छु क्या, त्यही भएर यो म्यासेज दिन खोजेको हो र आई होप कि उहाँले सुन्दै हुनुहुन्छ होला. र यहाँनिर यो भन्दै गर्दा मुना अधिकारीजी फेरि होइन जस्तो तपाईँले चाहिँ सम्पर्कमा भनौँ न आएन भने चाहिँ मैले यस्तो गर्छु उस्तो गर्छु भन्नुभएको छ. फेरि कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि नेट डिस्टर्ब अथवा चाहिँ अन्य काममा बिजी भएको हुनाले यो प्रोग्राम चाहिँ सायद उहाँले नसुनेको पनि हुनसक्छ होइन. त्यस्तो भनौँ न केसमा चाहिँ मिसअन्डरस्ट्यान्डिङ नहोस् प्लिज मुनाजी है. यो चाहिँ अठोट नगरिहाल्नु होला. त्यही पनि हामी जस्ट कामना गर्छौँ कि उहाँको एउटा नेट चाहिँ फ्रेस छ अनि उहाँले चाहिँ यो प्रोग्राम सुनेर बसेको होस् है. हामी कामना गर्छौँ र तपाईँहरूको चाहिँ जुन मिसअन्डरस्ट्यान्डिङ छ त्यो हटेर जाओस् र झगडा भन्ने कुरा मुनाजी भइहाल्छ कहिले होइन यता कहिले उता कहिले चाहिँ अब के कुरामा चित्त बुझ्दैन अब कहिले के कुरामा चित्त बुझ्दैन र शङ्का खास गरी यो चाहिँ एकदमै भाइरसको रूप लिन्छ जब भनौँ न हामीले चाहिँ कसैलाई अत्यधिक माया गरिन्छ र शङ्का अलिक कम गर्नुपर्छ र शङ्कालाई शङ्काको रूपमा चाहिँ हामीले हेर्नु हुँदैन बल्कि चाहिँ यो शङ्कालाई एउटा चाहिँ केयरको रूपमा हामीले हेर्नुपर्छ. कसैले शङ्का गर्छ भने बुझ्नुहोस् उसले चाहिँ तपाईँलाई शङ्का होइन केयर गरेको छ भनेर. बी पोजिटिभ क्या हरेक कुरालाई हामीले होइन पोजिटिभले लियो भने चाहिँ पक्कै पनि राम्रो हुन्छ. जस्तो चाहिँ मोबाइल बिजी भयो भने सायद यस्तो भएको भएर बिजी भएको होला. कसैले चाहिँ भनौँ न बारम्बार फोन गरिरहेको छ त्यही भएर चाहिँ भनौँ न कलिङ भएको भएर चाहिँ त्यहाँनिर बिजी भनेको होला अथवा चाहिँ समथिङ कोही प्यारेन्ट्सको फोन आएको छ होला त्यही भएर बिजी भएको होला होइन. यसरी पोजिटिभ सोच्नुपर्छ न कि चाहिँ कोहीलाई केटासँग बिजी छ कोहीलाई केटीसँग बिजी छ होइन. यो चाहिँ अलिकति नेगेटिभ थट्सहरू छ दिमागमा हामीले ल्याउनु हुँदैन. हामी मुना अधिकारीजी उहाँले अगाडि लेख्नु भएको छ पक्कै पनि तिम्रो चाहिँ म वेटिङमा छु र प्लिज मिठो सपनीको कामना गर्छु राम्रोसँग सुत्नु एकचोटि चाहिँ कन्ट्याक्टमा चाहिँ आउनै पर्छ है त भनेर ठिक आउनु भएको छ यो मेल. अनि सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्न चाहन्छु अनि हजुरलाई पनि थ्याङ्क यू सो मच मुना अधिकारीजी स्विच मेलको लागि. वेल सुन्दै हुनुहुन्छ गुड नाइट एसएमएस र गुड नाइट एसएमएसमा एसएमएस र मेलहरू हामी क्यास गर्छौँ तर आज एसएमएस पेजमा प्रब्लम देखियो कारण होइन तपाईँहरू चाहिँ एसएमएस गर्न पाउनुहुन्न. सो एसएमएस गर्न नपाए पनि इमेल चाहिँ गर्न पाइन्छ. इमेल गर्नलाई तिना गुड नाइट @gmail.com इमेल गर्नुहोस् भन्दै यहाँनिर मनिष बनाउँदैछन् गुड नाइट एसएमएसको अर्को वन्डरफुल नम्बर यहाँको लागि. मैं जहाँ रहूँ मैं कहीं भी हूँ तेरी याद साथ है. जहाँ रहूँ मैं कहीं भी हूँ तेरी याद किसी से कहूं के नहीं कहूं, ये जो दिल की बात है कहने को सब अपने एक दुनिया चलती है, पर चुपके इस दिल में तन्हाई पलती है, बस जहाँ रहूं मैं कहीं भी हूँ तेरी याद साथ है। वेल गाइज फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई वन्डरफुल नम्बर पछि सुन्दै हुनुहुन्छ गुड नाइट एसएमएस र गुड नाइट एसएमएसमा हामी खास गरी यहाँको एसएमएसहरू लिने गर्छौँ तर आज हाम्रो एसएमएस पेजमा लिटल बिट प्रब्लम देखिएको कारण होइन यहाँहरूको एसएमएस आज मैले पढ्न सकिरहेको छैन सरी फर द्याट र केही छैन होइन बदलामा चाहिँ हामीलाई इमेल साथ दिएको छ तपाईँ इमेल पनि गर्न सक्नुहुन्छ एउटै कुरा हो है इमेल गर्नको लागि तिनाओ गुड नाइट एट द रेट जीमेल डट कममा इमेल चाहिँ गर्नुहोला राति 11 बजेसम्म इमेल गर्ने समय रहेको छ हाम्रो बसाइ चाहिँ 11 बजेसम्म यहाँनिर चाहिँ लिन्छु म अर्को इमेल पुष्पराजजीले पठाउनु भएको छ मंगलापुरबाट थर चाहिँ लेख्नु भएको छैन पुष्पराजी थर पनि लेखिदिनु भएको भए अझ राम्रो हुन्थ्यो होइन लेख्नुहोस् हेलो रोज ब्रो के छ वेल मैले त आज परेवाको तातो झोल खाएको हजुरले नि भन्नुहुन्छ परेवाको झोल खानुभएछ जाडो महिनामा मैले पनि जोस आज चाहिँ अलिकति गरमा गरमै झोल खाएको भन्नुपर्छ हुन त मलाई भनौँ न अब तात तातो खान नै मनपर्छ अझ खास गरी जाडोमा त तातै खानुपर्छ होइन र एकदम फ्याक्ट कुरा भन्दाखेरि होइन अब तपाईँ त हाम्रै दाजुभाइ होइन सम्पूर्ण साथीहरू वेल जानकै गराउँ कि आज मैले चाहिँ होइन तात तातो सिङ्गीको झोल चाहिँ खाएको थिएँ निकै मजा आयो आज अनि फेसबुकमा उहाँले अगाडि लेख्नुहुन्छ अशोक गौतम क्षितिजले पोस्ट गर्नुभएको एउटा कोसेले उनीलाई शीर्षकको मुक्तक साह्रै राम्रो लाग्यो यहाँनिर चाहिँ गुड नाइट एसएमएसमा सेयर गर्छु है भनेर उहाँले अनुरोध गर्नुभएको छ पक्कै पनि केही छैन जोस एकदमै खुसी लाग्यो है धेरै जसो साथीहरूले चाहिँ अर्काको मुक्तक अर्काको गजल होइन अब भनौँ न उहाँको सिर्जनालाई चाहिँ आफ्नो भनेर चाहिँ भनौँ न कार्यक्रममा वाचन गर्ने पोस्ट गर्ने र यसै गरी इमेल गर्ने एसएमएस गर्ने गर्नुहुन्छ तर तपाईँले चाहिँ होइन जसको भनौँ न मुक्तक रहेको छ उहाँकै भनेर सम्बोधन गर्नुभयो रियली ग्रेट एकदमै खुसी लाग्यो है र यसै गरी चाहिँ हामीले समर्थन गर्नुपर्छ अनि जोस भनौँ न कम्तीमा पनि स्रष्टालाई चाहिँ हामीले सम्मान गर्नुपर्छ उहाँले भन्नुभएको छ कि अशोक गौतम क्षितिजले पोस्ट गर्नुभएको एउटा कोसेली उनैलाई शीर्षकको मुक्तक भनेर ठिकै छ उहाँको मुक्तक चाहिँ यस्तो रहेको छ झ्याप्प देख्दा धेरै सुन्दर चरित्रमा कुरूप रहेछन् झ्याप्प देख्दा धेरै सुन्दर चरित्रमा कुरूप रहेछन् बाहिर बल्ने दीप उनी भित्र नबल्ने धूप रहेछन् यो मुटुमा सजाय राखे कोमल ओठ चुमे पनि यो मुटुमा सजाय राखे कोमल ओठ चुमे पनि अन्तमा आई थाहा भयो सबैले थुकेको थुक रहेछन् अन्तमा आई थाहा भयो सबैले थुकेको थुक रहेछन् एट लास्ट वान्ट टु से गुड नाइट टु यू ऑल एन्ड स्पेशली फर माई डट डट भनेर इमेल टुङ्ग्याउनु भएको छ थ्याङ्क यू सो मच यहाँलाई स्विट मेलको लागि र मुक्तकको लागि पनि अशोक गौतम क्षितिजको मुक्तकलाई होइन उहाँले सेयर गर्नुभएको थियो एकदमै मन परेछ अरे उहाँलाई थ्याङ्क यू सो मच वान्स अगेन अर्को चाहिँ यहाँनिर इमेल लिन्छुमा इन्दु पौडेलले पठाउनु भएको छ मिलनचक बुटेवलबाट लेख्नुहुन्छ उहाँले इमेलमा आइवेसन ब्रो गुड इभिनिङ कार्यक्रम राम्रो छ समय अलि छिटो गराउँदा कसो होला वेल तपाईँको सुझाव राम्रै हो तर यस्तो छ अब गुड नाइट एसएमएस भन्दा अगाडिका कार्यक्रमहरू भनौँ न अब हरेक दिन फरक फरक रहेको हुनाले त्यहाँनिर चाहिँ अलिकति भनौँ न ल्याउन नमिलेको हो यस्तो छ फेरि अहिले दिन छोटो भएको हुनाले पनि तपाईँलाई चाहिँ अलिकति ढिलो लागेको हुनसक्छ होइन ठिकै छ बिस्तारै गर्मी आउँदैछ अनि दिन पनि लम्बिँदै जान्छ अनि 10:15 बजेको टाइम एकदम पर्फेक्ट हुन्छ तपाईँ भर्खर खाना खाएर चाहिँ यसो रेस्ट गरेको बेला होइन तपाईँलाई चाहिँ मनोरञ्जन लिन लागेको बेला चाहिँ गुड नाइट एसएमएस आउँछ अनि मजाले हामीलाई साथ दिन सक्नुहुन्छ त्यही पनि सुझावको लागि हामी धन्यवाद दिन चाहन्छौँ फेरि 10:15 बजे हामीलाई चलाउँदाखेरि भनौँ न सधैँ हामी आउन पाउँछौँ बाई देवी 9:15 बजे हामीले चलायो भने फेरि होइन एक दिन दुई दिन मात्र आउनु मिल्छ त्यस कारण अलिकति यहाँ चाहिँ नमिलेको हो यसरी बुझ्नु होला है त र उहाँले चाहिँ आज हामीलाई वेल इमेलमा चाहिँ अगाडि लेख्नुहुन्छ उहाँको सिर्जना हो यो चाहिँ अलिकति रोमनमा लेख्नु भएको छ केही छैन म पढ्ने प्रयास गर्दैछु जीवन के हो जिएर हेर जीवन के हो जिएर हेर विष के हो पिएर हेर आगो के हो छोएर हेर आँसु के हो रोएर हेर ईश्वर के हो झोगेर हेर अनि दुःख के हो भोगेर हेर प्रोग्राम के हो बिना समय सुनेर हेर भनेर चाहिँ होइन उहाँले टुङ्ग्याउनु भएको छ पक्कै पनि थ्याङ्क यू सो मच हाम्रो इन्दु पौडेलजीलाई स्विट मेलको लागि अन्त्यमा वान अफ स्विट ड्रिम टुमा मम्मा एन्ड ड्याड भन्नुभएको छ र विशेष गरी मेरो अङ्कललाई जसको आज जन्मदिन थियो र निकै इन्जोय भयो जन्मदिनमा भनेर पनि हामीलाई सेयर गर्नुभएको छ थ्याङ्क यू सो मच इन्दु पौडेलजी स्विट मेलको लागि वेल इन्दुको मेल सँगसँगै हामी चाहिँ अर्को मेल लिन्छु म त्यसपछि हामी डेफिनेटली वन्डरफुल नम्बर सुन्नेछौँ र शान्ता खड्काले पठाउनु भएको छ यो इमेल फ्रम फुलबारी बुटुबलबाट फर्स्ट अफ अल प्लिज यो मेरो चाहिँ फर्स्ट मेल रहेको हुँदा केही मिस्टेक्स भयो भने माफी दिनुहोला भन्नुभएको छ र आज एउटा गजल पठाएको छु जानी नजानी गजल लेख्ने प्रयास मात्र हो मेरो प्लिज वाचन गरिदिनु होला भन्नुहुन्छ। वेल ठिकै छ, बरु मैले पनि तपाईँको चाहिँ गजल वाचन गर्ने क्रममा चाहिँ केही मिस्टेक्सहरू हुन सक्छन् होइन, माफी दिनुहुनेछ यहाँले, मैले विश्वास लिएको छु। अनि उहाँको गजल सुरु हुन्छ यसरी, तिम्रो सम्झनामा दिन अनि रातमा रोए, तिम्रो सम्झनामा दिन अनि रातमा रोए, बिताएका ती पलसँगै साथ साथमा रोए। आहा कति मिठा थिए ती पलहरू, आहा कति मिठा थिए ती पलहरू, तिमीले बोलेका प्रत्येक बात बातमा रोए, बिताएका ती पलसँगै साथ साथमा रोए। कहाँ गयो तिम्रो बाचा कसम आज, कहाँ गयो तिम्रो बाचा कसम आज, तिमीले गरेको भेदभाव जात भातमा रोए, तिमीले बोलेका प्रत्येक बात बातमा रोए। अनि अन्तिम शेर छ उहाँको, तिमीले छोडेपछि साँच्चै म त एक्लै थिएँ, तिमीले छोडेपछि साँच्चै म त एक्लै थिएँ, मरेपछि पनि मसान घाटमा रोए, तिम्रो सम्झनामा दिन अनि रातमा रोए, बिताएका ती पलसँगै साथ साथमा रोए। वेल शान्ता खड्काजी, साँच्चै तपाईँको गजलले चाहिँ हामीलाई भावविह्वल बनायो, एकदमै उत्कृष्ट रहेको छ तपाईँको गजल। पहिले प्रयास भन्दै हुनुहुन्थ्यो, मलाई चाहिँ राम्रो लाग्यो जहाँसम्म प्रयास चाहिँ तपाईँको एकदमै हुन्छ नि अप टु द पोइन्ट होइन, एकदमै राम्रो बनेको छ, पहिलो बलमै छक्का हान्नुभएको छ तपाईँले चाहिँ। शान्ता खड्काजी थ्याङ्क यू सो मच है। बाई द वे यहाँनिर यो गजल पढ्दै गर्दाखेरि होइन, तपाईँको चाहिँ यो आफ्नै जिन्दगीमा चाहिँ आधारित थियो अथवा एउटा जस्तो भावना मात्र? आई थिङ्क यो चाहिँ उहाँको भनौँ न जिन्दगीमा भएको चाहिँ कुरालाई यथार्थमा चाहिँ उतार्नु भएको छ। केही छैन, जे होस् राम्रो लाग्यो तपाईँको गजल, यसै गरी यहाँको चाहिँ सहभागिता रहनेछ अन्य दिनहरूमा। थ्याङ्क यू सो मच भन्न चाहन्छौँ। र अन्त्यमा सबैलाई मिठो सपनीको कामना गर्दै आजलाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच शान्ता खड्काजी, उत्कृष्ट तपाईँको यो गजल सहितको सहभागिताको लागि। वेल सुन्दै हुनुहुन्छ गुनाटे एसएमएस, यस्तै यस्तै मेलहरू आज रहनेछन् गुनाटे एसएमएसको बसाइमा। आज जे होस् साथीहरूले साथ दिनुभएको छ, एसएमएस गर्ने साथीहरूले इमेल गर्नुभएको छ, आज चाहिँ नयाँ नयाँ साथीहरू थपिनु भएको छ, एकदमै खुसी लागेको छ। र आज एसएमएसहरू हामी लिन सक्दैनौँ बिकज अफ सम प्रब्लम है, त्यहाँनिर चाहिँ अलिकति पेजमा समस्या आएको कारण यहाँलाई हामीले भनिरहेका छौँ इमेल गर्नुहोस् tinagunaisha@gmail.com। इमेल चाहिँ म लिनेछु एकैछिन पछाडि, तर यहाँनिर भने मनिषको इच्छा वन्डरफुल गीतको पालो भएको छ, पक्कै पनि तपाईँलाई पनि गीत सुन्न मन लाग्यो होला। अब क्रममा यो गीत ओन्ली अन गुड नाइट एसएमएस। शब्दमा खुल्न नसकिने यो माया, मनले बोल्न नसकिने यो माया, शब्दमा खुल्न नसकिने यो माया, मनले बोल्न नसकिने सकिने यो माया, मनले बोल्न नसकिने यो माया। छैन तिम्रो छ हक त्यो जुनमा छैन तिम्रो सुबास्यो फूलमा छैन तिम्रो चाहक त्यो जुनमा छैन सुबास्यो मेरी चाँदनी सुबासली मेरी चाँदनी देखेर देख्न नसकिने यो माया लेखेर लेख्न नसकिने यो माया केवल सकिने यो माया मनले बोल्न नसकिने यो माया सजाउन मन छ आँखैमा तिमीलाई अटाउन मन छ ए मनमा तिमीलाई सजाउन मन छ आँखैमा तिमीलाई अलौकिक परि यो जीवन भरि अलौकिक परि यो जीवन भरि भेटेर भेट्न नसकिने यो माया भेटेर मेट्न नसकिने यो माया केवल वेल फेरि पनि स्वागत छ यो सुमधुर नम्बर बसी गुण आइटी एसएमएस को बसाईमा हुनुहुन्छ जुन जान्छ हरेक रात सुबह 10 बजेदेखि सुबह 11 बजेसम्म र गुण आइटी एसएमएस को आजको यो एपिसोड चाहिँ यो हप्ताको लागि अन्तिम एपिसोड हो त्यसपछि मात्र हामी सिधै मन्डे राति सुबह 10 बजे फेरि हाजिर हुनेछौ बिकज अफ लोड सेडिङ अहिले चाहिँ होइन हाम्रो कार्यक्रम चाहिँ नियमित हुन सकिरहेको छैन केही छैन जस समय हुँदासम्म मैले साथ दिएको छु यहाँलाई र यहाँनिर भने फराफर म लिन्छु इमेल अर्को इमेल हामीलाई सुदन गिमालले पठाउनु भएको छ लेख्नुहुन्छ सलाम नमस्ते सुदन गिमाली फ्रम यहीकुटी र आज चाहिँ उहाँले आफ्ना मनका कुराहरू र आफ्नो जिन्दगीमा चाहिँ होइन भएका उथल पुथल आफूले भएका कुराहरू चाहिँ सेयर गर्नुभएको छ लेख्नुहुन्छ नेभर से आई लभ यु इफ यु डोन्ट रियली केयर नेभर टक अबाउट फिलिङ्स इफ दे आरन्ट रियली देयर Never hold my hand if you're gonna break my heart. Never look into someone's eyes if you're gonna make me cry. If you really mean forever, then say you will try. Never say forever if forever is just a lie. Love is just suitable in words, not in real life. I have got a lot of pain, tears, so I hate love and girls. So, while you say my life, hate gone, girls are like hate gone. र उहाँले रिजन पनि खुलाउनु भएको छ या इट्स नट फेयर टु ब्लेम अल द गर्ल्स बी सेम बट वाट टु डु आई हेभ टु डाउट आई डोन्ट वन्ट टु फलो सेम मिस्टेक बाई फलिङ इन लभ मेनी पिपल आर टुडे हार्ट्स डाउट पेन टियर्स इटिसी आइ एम अल्सो वान अफ द भिक्टिम अफ लभ भन्नुहुन्छ उहाँ पनि होइन यस भनौँ न मायाको चाहिँ शिकार हुनुभएको छ त्यही भएर यो कुराहरू चाहिँ होइन यहाँनिर इन्क्लुड गर्नुहुन्छ सो लभ इज इल्युजन एन्ड फेक सो डोन्ट ट्राई टु डु ग्रेट मिस्टेक इन लाइफ र पछाडि उहाँले सुझाव पनि दिनुभएको छ रेस्पेक्ट प्यारेन्ट्स फ्रेन्ड्स रिलेटिभ्स नेभर कज दिस थिङ्स हेभ अ मच भ्यालु देन फलिङ इन लभ होइन बरु चाहिँ प्यारेन्ट्सलाई रेस्पेक्ट गर्नुहोस् फ्रेन्ड्सलाई रेस्पेक्ट गर्नुहोस् रिलेटिभ्सलाई रेस्पेक्ट गर्नु होइन नेभर यानि कि आफ्ना छर छिमेकलाई माया गर्नुहोस् रेस्पेक्ट गर्नुहोस् किनभने तिनीहरू भनेको छ होइन यो माया भन्दा चाहिँ निकै ठुलो कुरा हो भनेर चाहिँ होइन अझै यस पछाडि सुझाव सहितको एउटा चाहिँ समर्थन पनि जनाउनु भएको छ बी अवेयर गर्ल्स एन्ड बोय अदरवाइज यु हेभ टु क्राई लाइफ टाइम एट लास्ट वान अफ विस स्विट ड्रिम टु अल माई फ्रेन्ड्स भन्नुहुन्छ वेल थ्याङ्क यू सो मच सुदन गेवाली चाहिँ स्विट मेलको लागि र आज चाहिँ उहाँले आफूले भएको कुरा चाहिँ यहाँनिर होइन सम्पूर्ण कुराहरू खुलाउनु भएको छ खास गरी मायामा धोका पाएको कुरालाई र मायामा चाहिँ विश्वास नगर्न आग्रह गर्नुहुन्छ वाल हुन त सुदनजी अब सबैको जिन्दगीमा होइन यस्तो हुन्छ भन्न मिल्दैन जहाँसम्म सबैले मायामा धोका पाउँछन् भन्न पनि मिल्दैन त्यही हो जोस यहाँनिर चाहिँ सुदनजीसँग रहेर म के भन्न चाहन्छु भन्दाखेरि कृपया माया गर्दाखेरि अलिकति ख्याल गरेर चाहिँ माया गर्ने गरौँ हुन त माया कति बेला कोसँग होइन कस्तो सिचुएसनमा हुन्छ त्यो थाहा नै हुँदैन अरे त्यही पनि होइन थाहा पाएर माया गरौँ होसमा रहेर माया गरौँ अनि बल्ल हेर्नु होला तपाईँको चाहिँ माया चाहिँ सफल हुनेछ वेल थ्याङ्क यू सो मच यहाँलाई होइन मेलको लागि भन्न चाहन्छु म यहाँ चाहिँ अर्को मेल लिन्छु त्रिलोक सुबासी भनेर लेख्नु भएको छ फ्रम ट्राफिक चेक बुटवाल फर्स्ट अफ अल हट गुड इभिनिङ टु अल एन्ड रोज ब्रो अफकोर्स युलाई पनि है त अनि के छ त नि हालखबर भन्नुहुन्छ हालखबर ठिकै छ आज चाहिँ अलि हालको बेहाल भएको छ किनभने एसएमएसहरू मैले पढ्न पाइरहेको छैन नमजा लागिरहेको छ धेरै साथीहरू मसँग रिसाउनु भएको छ आज मैले नरिसाइदिनुहोस् के गर्नु कहिले काहीँ हुँदो रहेछ त्यस्तो होइन र आज उहाँले हिन्दीमा चाहिँ आफ्नो केही केही कुराहरू चाहिँ लेखेर पठाउनु भएको छ पढ्ने प्रयास गर्दैछु दोस्त दुश्मन नजर नहीं आते अब तो पत्थर भी घर नहीं आते सबको रोना मेरा मजाक लगे अश्क आंखों में भर नहीं आते मुझसे पूछा ये रात ने आजकल आप घर नहीं आते अंतिम सा दोस्ती हो गए सितारों से ख्वाब अब रात भर नहीं आते अंतिम स्वीट ड्रीम टू ऑल बाय बाय रोशन ब्रो भन्नुभएको छ आफ्नो ख्याल गर्नु होला त्रिलोक सुवेदीजी वेल सुवेदी होइन सुभाषी रहेछ त्रिलोक सुभाषी थ्याङ्क यू सो मच बाई द वे वन्स अगेन यहाँलाई इमेलको लागि अर्को इमेल छोटो मिठो गर्नुभएको छ हामीलाई चाहिँ नजिकैबाट यही कोठीबाट लेख्नुहुन्छ उहाँले नाम चाहिँ ललिता भनेर पछाडि के लेख्नु भएको ललिता सायद यो चाहिँ मायाको बस्ती लेख्न खोज्नुभएको होला उहाँले अलिकति हुन्छ नि अगाडि चाहिँ क्यापिटल फेरि स्मल क्यापिटल स्मल थियो भने अर्कै यो चाहिँ फन्टमा पठाउनु भएको छ जस राम्रो छ देख्दाखेरि चाहिँ अट्र्याक्टिभ छ तर अलिकति कन्फ्युजन भयो होइन, नेक्स्ट टाइम चाहिँ पठाउँदाखेरि सही तरिकाले पठाउनु होला। अनि सम्पूर्ण साथीहरूलाई उहाँले गुड नाइट भन्न चाहनुभएको छ, खास गरी जाडो बिदाको चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ ह्याभ अ भेरी वन्डरफुल हट हट एन्ड स्विट भ्याकेसन भनेर विस गर्नुभएको छ। थ्याङ्क यू सो मच सिद्धार्थको बुद्ध कलेजमा चाहिँ उहाँ पढ्नुहुन्छ अरे। वेल वन्स अगेन थ्याङ्क्स लट भन्दै यहाँ फेरि पनि पालो अर्को वन्डरफुल सङको, अझै पनि मेलहरू मसँग बाँकी छन्, पक्कै पनि कास्ट हुनेछन् नातिनुहोस्। र एसएमएस गर्ने साथीहरू प्लिज आज एसएमएस नगर्नु होला, किनभने हाम्रो एसएमएस पेजमा प्रब्लम देखा परेको छ, त्यसकारण मैले यहाँको इमेल लिइरहेको छु, इमेलले चाहिँ आज जस मलाई साथ दिएको छ। हेर्नु भने अर्को गीत हामी राख्दैछौँ, त्यसपछि यहाँको होइन बाँकी इमेलहरूलाई लिएर म आउनेछु। अवेल गाइस अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यहाँनिर मसँग अब अन्तिम तीनवटा मेलहरू बाँकी रहेका छन् र जति पनि साथीहरूले चाहिँ हामीलाई इमेल गर्नुभयो थ्याङ्क यू सो मच भन्न चाहन्छौँ हामी र आज हाम्रो एसएमएस पेजमा समस्या दिएको कारण होइन यहाँको इमेलहरू चाहिँ मैले लिएको थिएँ र यसै क्रममा अन्तिम तीन इमेलहरू रहेका छन् र यहाँ चाहिँ हामीलाई इमेल गर्नुभएको छ ड्यासिङ बोय भन्नुहुन्छ आफूलाई फ्रम लुम्बिनी हाल काठमाडौँबाट लेख्नु छ के छ डुड भोइस बब्बाल छ ठिक हे भन्नुभएको छ वेल थ्याङ्क यू सो मच यहाँलाई अनि लेख्नुहुन्छ हाई मुन डिम यो लाइट हेलो वाइ एन्ड ब्रिज सफ्ट हाई फ्लावर ब्लाउज स्लोली हेलो अर्थ स्पिन जेन्टली बिकज माई फ्रेन्ड इज गोइङ टु स्लिप गुड नाइट स्विट ड्रिम्स भनेर इमेल चाहिँ गर्नु भएको छ थ्याङ्क यू सो मच ड्यासिङ बोय लुम्बिनीको साथी हुनुहुन्छ हाल चाहिँ काठमाडौँमा हुनुहुन्छ उहाँ चाहिँ ड्यासिङ बोयको इमेल सँगसँगै आजको भेरी यहाँ चाहिँ सेकेन्ड लास्ट इमेल रहेको छ केदार अधिकारीले पठाउनु भएको छ राजमार्ग चौडा बुथियोलबाट रोशन दाजु जिन्दगी यदि कम्प्युटर हुन्थ्यो भने मानिसको दिलभित्र पनि सिपियु हुन्थ्यो होला जसमा सबै यादहरू सेभ हुन्थ्यो होला दिमागमा प्रिन्टर हुन्थ्यो भने कल्पना अनि सपनाहरू प्रिन्ट आउट गरेर निकाल्थ्यो होला धड्कनहरूमा पेन ड्राइभ हुन्थ्यो भने कुराकानी संवादहरू पनि ट्रान्सफर हुन्थ्यो होला आँखामा वेब क्याम हुन्थ्यो भने उनको तस्बिर रिसिभ गर्थ्यो होला साँच्चै जिन्दगी एक कम्प्युटर हुन्थ्यो भने जिन्दगी फेरि एकपटक रिस्टार्ट हुन्थ्यो होला होइन त रोज ब्रो ल त अन्त्यमा यु डिजे ब्रो र अल एसएमएस र मेल सेन्डर्सहरूलाई चाहिँ शुभरात्री भन्न चाहन्छु भन्नुभएको छ वेल चाहिँ मेल सेन्डर्सहरू मात्र भन्न मिल्छ किनभने होइन एसएमएस सेन्डर्सहरू निराश हुनुभएको छ कज अ प्रब्लम आज हाम्रो होइन भनौँ न एसएमएस पेजमा चाहिँ समस्याको कारण यहाँको मेल मात्र मैले लिएको छु केही छैन सायद उहाँलाई थाहा थिएन होइन त्यही बेला उहाँले एसएमएस मेल सेन्डर सबैलाई सम्झिनु भएको छ र कल्पनाको संसारमा डुब्ने बानी त धेरैको हुन्छ तपाईँ पनि कल्पनाको संसारमा डुब्नु हुँदो रहेछ आज मलाई यस्तो आभास हुँदैछ तर जोस तपाईँ चाहिँ एउटा राम्रो कल्पनाको संसारमा डुब्नुभयो होइन जिन्दगी यदि कम्प्युटर हुन्थ्यो भने अब धेरै साथीहरू त अब अलिकति होइन आफ्नै भावनात्मक संसारमा बहने गर्नुहुन्छ खास गरी यो माया प्रीतिको संसारमा बहने गर्नुहुन्छ कतिपय साथीहरू हुन्छ नि अब जिन्दगीमा धोका पाएर होइन ट्रेजेडीको त्यो एउटा छुट्टै संसारमा हामी चाहिँ अक्सर साथीहरूलाई चाहिँ हराएको देखेर आउँछौँ महसुस गरेर आउँछौँ र जहाँसम्म एउटा इमेजिनेसनको कुरा छ होइन हुन्थ्यो भने भन्ने कुरा अब हुन्थ्यो भने भन्ने कुरा त अब यस्तै हो होइन अब लोड सेडिङ नेपालमा कहिले पनि हुन्थेन भने होइन अब के हुन्थ्यो होला अब भनौँ न एसएमएस पेजमा आज प्रब्लम आउँथेन भने के हुन्थ्यो होला होइन मजा आउँथ्यो सुच्चै अब कार्यक्रम चलाउनको लागि अथवा भनौँ न अब चाहिँ पर्सनली सोच्दाखेरि अब यस्तो हुन्थ्यो भने अथवा चाहिँ यहाँ यस्तो हुन्थ्यो भने अब मेरो चाहिँ यदि अथवा हुन्छ नि अब सम्पत्तिदेखि लिएर विभिन्न चिजहरू हुन्छन् मान्छेको जुन डिजायर हुन्छ त्यो धेरै हुन्छ र एउटा सीमित डिजायरमा चाहिँ हामीहरूमा हुनुपर्छ तर क्रिएटिभ थिङ्किङ चाहिँ राख्नुपर्छ है जुन तपाईँले क्रिएटिभ थिङ्किङ राख्नुभयो द्याट्स असम ग्रेट मलाई एकदमै मन पर्यो र आउने दिनहरूमा पनि यसै गरी चाहिँ यहाँको सहभागिता रहनेछ र यस्तै यस्तै इमेजिनेसनहरू क्रिएसनहरू चाहिँ गर्दै जानु होला र पक्कै पनि जिन्दगी कम्प्युटर हुन्थ्यो भने भनेर जुन एउटा क्रिएसन गरेर चाहिँ हामीलाई पठाउनु भएको छ डेफिनेटली हुन त उहाँले कुनै चिजबाट सावार गर्नुभयो होला त्यही पनि एकदमै राम्रो छ जुन तपाईँको चाहिँ थिङ्किङ तपाईँको मेल मलाई चाहिँ राम्रो लाग्यो र आजको लागि यहाँले चाहिँ अन्तिम मेल भन्नुपर्छ लास्ट भन्न द लिस्ट अमृत मङ्गोलियन देवदोबार पठाउनु भएको छ लेख्नुहुन्छ हेलो रोज ब्रो आज त क्या दामी घाम लाग्यो है म त पुरै एक महिनापछि आज नुहाएँ यार हजुर नि भनेर चाहिँ सोध्नुभएको छ आज पक्कै नुहाउनु भयो होला बाई द वे कति महिनापछि नुहाउनु भयो नि कि एक वर्षपछि भनेर चाहिँ पछाडि के लेख्नु भएको छ केही छैन जस आज तपाईँ एक महिनापछि नुहाउनु भएछ एकदमै खुसी लाग्यो त्यो कुरा पनि हामीलाई सेयर गर्नुभयो अनि पछाडि चाहिँ जस्ट जोक है एट लास्ट वान अफ माई स्विट ड्रिम टु एदेखि जेठसम्म नाम आउने सबैलाई फेरि तपाईँ रिसाउनु होला आर पनि त एदेखि जेठसम्मको नाम पर्छ नि होइन र भन्नुभएको छ जस माइन्ड चाहिँ क्रिएटिभ रहेछ यहाँको हाहा लेख्नु भएको छ ल आजलाई थाहा थाहा बुबाई थ्याङ्क यू सो मच हाम्रो अमृत मङ्गोलियनलाई होइन स्विट मेलको लागि वेल मेलहरू सकिसकेका छन् र कार्यक्रमको समय पनि लगभग सकिसकेको छ अन्त्यमा थ्याङ्क यू सो मच भन्न चाहन्छु हामी सम्पूर्ण इमेल सेन्डर्सहरूलाई खास गरी आज किनभने यहाँको मेलले गर्दा आजको यो सहयात्रा चाहिँ सम्भव भयो अनि एसएमएस सेन्डर्सहरू होइन एसएमएस गर्न चाहिँ पक्कै पनि इच्छुक साथीहरू जति पनि हुनुहुन्थ्यो सरी भन्न चाहन्छु हामी हाम्रो चाहिँ अलिकति समस्या देखेको कारण यहाँको चाहिँ एसएमएसहरू मैले पढ्न सकिनँ र अन्त्यमा सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु हामी जसले हामीलाई सुन्नुभयो नानी जल्सी मेघर सँगसँगै तिनाओ एफएम डाटकम डट एनपी त्यसै गरी मिठो खोल कम्पनीको लागि मनिषलाई पनि धन्यवाद दिँदै वन्डरफुल ड्रिमको कामना गर्दै दिस इज मेरो रोशन बिदाउँछु। तपाईँ मेरो भेट भने अब सिधै शनिबार बिहान 11 बजे क्लोज अप बलिउड टप 10 हुनेछ। टिल देन टेक केयर, बाइ बाइ, गुड नाइट, स्लीप टाइट एन्ड लभ यू ऑल। Thank you.